तानिया और खाला फरजाना हिम्मत करके आगे बढ़ीं। जब ये जरा दूर हो गईं तो दर्दाना को खौफ के मारे पिंजरे के पास तन्हा खड़ा रहना मुश्किल हो गया। वो भी उन दोनों के पीछे पीछे चल पड़ी। घर की सारी बत्तियां रोशन थीं। इस रोशनी में खून में सने कदमों के निशान वाजह नजर आ रहे थे। राहदारी के घूमते ही ये निशान दूर जाते दिखाई दे रहे थे। जूं जूं ये आगे बढ़ रही थीं, कदमों के निशान मध्यम होते जा रहे थे। न तो ये निशान मकान के पिछवाड़े की तरफ गए थे, ना ही दाएं जानिब सीढ़ियों से नीचे उतरे थे कि कियास कर लिया जाता कि आने वाला फलांकर खाली प्लॉट के इहाते में चला गया, बल्कि ये निशान आगे जाकर आखिरी कमरे के दरवाजे पर रुक गए थे। ये आखिरी कमरा, वही मकफल कमरा था जिसके दरवाजे के हैंडल पर काला तावीज लटका हुआ था। कदमों के निशान दरवाजे पर रुक गए थे। यूं महसूस होता था कि वो शख्स कमरे के अंदर चला गया है और उसने अंदर जाकर दरवाज़ा बंद कर लिया है, लेकिन उस काले कमरे का दरवाज़ा बंद था और उसके हैंडल पर तावीज़ जूं का तूं लटका हुआ था। कदमों के निशान यहाँ ख़त्म होते देखकर तीनों खवातीन के दिल तेज़ी से धड़कने लगे। वो तीनों गैर इरादी तौर पर एक दूसरे के करीब आ गईं। खाला, ये क्या? तानिया ने खाला की तरफ डरी डरी निगाहों से देखा। इलाही खैर, खाला फरजाना अंदर से लरज उठी। आजा मेरी बच्ची, आजा। बीबी, ये तो स्टोर में घुस गया है, दर्दाना ने अपनी राय पेश की। उसे इस बंद कमरे की दास्तान मालूम ना थी, वरना वो उस घर की मुलाजिमत छोड़कर कब की जा चुकी होती। खाला फरजाना ने तानिया का हाथ पकड़ा और अपनी तकलीफ के बावजूद जिस कदर तेज चल सकती थीं चलीं। उन्होंने अपने कमरे में आकर ही दम लिया। इतनी सी ही देर में वो बुरी तरह हांफने लगीं। इशारे से उन्होंने पानी मांगा। दर्दाना ने उनके कमरे में रखे हुए छोटे से फ्रिज में से पानी निकालकर उन्हें पिलाया। पानी पीकर उन्होंने गहरा सांस लिया। ये इस घर में क्या शुरू हो गया है, खाला फरजाना ने तशवीश भरी लहजे में कहा। मैं क्या कहूँ खाला, जवाब दिया गया। आज सुबह ही मेरी बाईं आंख फटक रही थी, मुझे पता था आज ज़रूर कुछ होने वाला है, खाला का वहम जाग उठा। खाला, आंख वांख फटकने से कुछ नहीं होता, ये महज इत्तेफाक है, खाला फरजाना ने जवाब देने के लिए अभी मुंह खोला ही था कि घर की घंटी बजी। अफजल आ गया, खाला फरजाना ने खुश होकर कहा। जा दर्दाना, जाकर दरवाज़ा खोल। ये उन्होंने घंटी क्यों बजाई है, गाड़ी का हॉर्न क्यों नहीं दिया, तानिया ने सवाल किया। हाँ, तुम्हारी ये बात भी ठीक है, खाला फरजाना बोली। दर्दाना, देख तो कौन आया है। दरवाजे पर अफजल ही था, गाड़ी में कुछ खराबी थी इसलिए वो गैराज में छोड़ आया था, खुद टैक्सी से आ गया था। दर्दाना ने उसकी आवाज़ पहचान कर छोटा गेट खोल दिया। वो अंदर दाखिल हुआ। खाला और तानिया आ गईं। उसने अंदर दाखिल होते हुए पूछा। जी साहब, वो असर के वक्त आ गई थी, दर्दाना ने बताया। खाला कहाँ हैं, सवाल हुआ। अपने कमरे में हैं, दर्दाना ने बताया। साहिब, बड़ी गड़बड़ हो गई है। क्या हुआ दर्दाना, खैर तो है, अफजल खाला फरजाना की तरफ बढ़ता हुआ बोला। तानिया ऊपर है? जी नहीं, बड़ी बीबी के पास हैं उनके कमरे में। जब वो सीढ़ियों के पास पहुंचा तो एक पिंजरा और उसके चारों तरफ ताज़ा ताज़ा खून देकर एकदम बौखला गया। ये क्या है? फिर उसकी नज़र पिंजरे के अंदर उल्लू पर पड़ी। ये पिंजरा कहाँ से आया और इस पिंजरे में ये कौन सा परिंदा है, इसे किसने मारा? साहिब जी, अंदर चलें, बड़ी बीबी के पास, दर्दाना ने इतने सारे सवाल का एक जवाब दिया। अफजल जब खाला फरजाना के कमरे में पहुंचा तो दोनों के चेहरे पर हवाइयाँ उड़ी हुई थीं। खाला फरजाना बेड पर टांगे लटकाए बैठी थीं। तानिया उनके कदमों में कालीन पर बैठी थीं। अफजल भी तानिया के साथ बैठ गया और फिक्रमंद लहजे में बोला, ये बाहर क्या हुआ है? अफजल, मैंने तुम्हें क्या बताया था, खाला फरजाना ने सवाल किया। क्या बताया था खाला, मुझे तो याद नहीं, अफजल ने जवाब दिया। सुबह मैंने तुमसे कहा नहीं था कि मेरी बाईं आंख फड़क रही है, खुदा खैर करे, खाला ने याद दिलाया। हाँ, कहा तो था, अफजल को याद आ गया। बस फिर देख लो, خالہ فرزانہ نے افضل کو دیکھتے ہوئے کہا، یہ سب کیا چکر ہے؟ یہ مرا ہوا پرندہ، یہ خون، یہ پنجرہ؟ افضل حیرت زدہ تھا۔ تانیہ، آپ کچھ بتائیں۔ جی بھائی، میں آپ کو ساری بات بتاتی ہوں۔ اور پھر بہانے سے دردانہ کو باہر بھیج دیا اور پھر ساری داستان افضل کے گوشے گزار کر دی۔ یہ کہانی تانیہ کے خواب سے شروع ہوتی تھی۔ پہلے اس نے اپنا خواب بتایا، اس کے بعد دادا اعظم کے بند لفافے کا ذکر کیا، پھر ایک پراسرار شخص کا الو کا پنجرہ دے جانے کا ذکر کیا، پھر یہ بتایا کہ اس لفافے میں سے کیا نکلا، اس کے بعد الو کے خون کی کہانی سنائی اور یہ بتایا کہ خون آلود قدموں کے نشان کہاں جا کر ختم ہوئے ہیں۔ افضل کے ہوش اڑ گئے۔ چند گھنٹوں میں بات کہاں سے کہاں پہنچ گئی تھی۔ اسے ان واقعات کی زیادہ فکر نہ تھی، لیکن یہ بات کالے کمرے پر ختم ہو رہی تھی۔ سب سے تشویشناک بات یہ تھی، افضل نے جب سے یہ مکان خریدا تھا اور اس مکان کو خریدے ہوئے 7-8 سال ہو گئے تھے، ابھی تک کوئی خوف میں مبتلا کر دینے والا واقعہ پیش نہیں آیا تھا۔ اس کالے کمرے کو وہ سرے سے بھلا چکا تھا، بلکہ وہ کبھی کبھی سوچتا تھا کہ سابقہ مالک مکان کوئی توہم پرست شخص تھا، خواہ مخواہ خوف میں مبتلا ہو کر اس نے سستے داموں اپنا مکان فروخت کر دیا۔ یہاں آصف واصف نام کی کوئی چیز نہیں ہے۔ لیکن تانیہ کی اس ہوش ربا داستان نے اس کے ہوش واقعی اڑا دیے تھے۔ وہ خالہ فرزانہ کے کمرے سے نکل کر کالے کمرے کے سامنے پہنچ گیا۔ اس نے ان خون آلود قدموں کے نشان کو بغور دیکھا، وہ واقعی اس دروازے پر آ کر ختم ہو گئے تھے۔ پھر ان قدموں کو غور سے دیکھتا ہوا پنجرے تک پہنچا۔ اس نے مرے ہوئے الو پر ایک نظر ڈالی اور پھر ان قدموں کے نشان کے تعاقب میں چلا۔ تانیہ ان کے پیچھے چل رہی تھی، خالہ فرزانہ اپنے کمرے سے نہیں نکلی تھی۔ تانیہ، کیا آپ نے ان قدموں کے نشان کو غور سے دیکھا ہے؟ افضل نے سوال کیا۔ جی دیکھا تو ہے، اس شخص نے جوتے نہیں پہنے ہوئے ہیں، ننگے پاؤں ہے، یہی بات کہنا چاہتے ہیں؟ ہاں یہ بات تو ٹھیک ہے، یہ شخص ننگے پاؤں ہے۔ اس کے علاوہ ایک اور بات ہے۔ وہ کیا بھائی؟ تانیہ نے پرتجسس لہجے میں دریافت کیا۔ یہ ایک پیر کا نشان ہے، افضل نے بتایا۔ ایک پیر کا نشان؟ تانیہ کچھ الٹ سی گئی۔ میں سمجھی نہیں بھائی۔ یہ شخص ایک ٹانگ کا ہے، افضل نے انکشاف کیا۔ یہ سن کر تانیہ کے جسم میں خوف کی ایک لہر دوڑ گئی۔ ایک ٹانگ کا؟ وہ سہم کر بولی، یہ آپ نے کیسے پہچانا؟ یہ بات بس اتفاق سے میرے ذہن میں آئی ہے، افضل نے تانیہ کی طرف دیکھتے ہوئے کہا۔ یہاں سے وہاں تک جتنے بھی قدموں کے نشان ہیں یہ سب ایک پیر کے ہیں، اور یہ دایاں پیر ہے، کیونکہ ان نشانوں میں انگھوٹے کا نشان پیر کے بائیں جانب ہے۔ اگر یہ دونوں پیروں کے نشان ہوتے تو انگھوٹے کا نشان پیروں کے دونوں جانب ہوتا، اس شخص کا بایاں پیر نہیں ہے۔ بھائی آپ نے خوب پہچانا، واقعی یہ سارے کے سارے ایک پیر کے نشان ہیں، تانیہ نے افضل کو سراہتے ہوئے کہا۔ لیکن اب ایک سوال اٹھتا ہے۔ وہ کیا ہے؟ افضل نے پوچھا۔ اگر یہ شخص ایک ٹانگ کا ہے تو پھر کسی بیساکھی یا لاٹھی کے سہارے چلتا ہوگا۔ ہاں صاف ظاہر ہے، افضل نے تائید کی۔ تو پھر پیر کے ساتھ بیساکھی کا نشان کیوں نہیں تھا؟ ہاں واقعی، افضل نے اسبات میں گردن ہلائی، یہ بات بھی غور طلب ہے۔ بھائی ایسا بھی تو ہو سکتا ہے کہ اس کی بیساکھی یا لاٹھی خون آلود نہ ہوئی ہو، تانیہ نے اپنے سوال کا خود ہی جواب دیا۔ ہاں یہ بھی ہو سکتا ہے، افضل نے کچھ سوچتے ہوئے کہا۔ اس مکان کی کہانی سناتے ہوئے سابقہ مالک مکان نے ایک ملنگ قسم کے شخص کا تذکرہ کیا تھا، جو چاندنی راتوں میں 6 فٹ اونچی دیوار پر ایک ٹانگ سے رقص کیا کرتا تھا۔ اس وقت وہی ایک ٹانگ کا ملنگ افضل کو یاد آ گیا۔ اس نے چاہا کہ وہ تانیہ کی توجہ اس ملنگ کی طرف دلائے، لیکن وہ کچھ سوچ کر رہ گیا۔ اب یہ معاملہ خاصا سنگین صورت اختیار کر گیا تھا، لیکن صورتحال کی اس سنگینی کو وہ تانیہ کے سامنے گہری کرنا نہیں چاہتا تھا، اس لیے اس نے دردانہ کو آواز دے کر حکم دیا۔ دردانہ، سارے کام چھوڑ کر یہ خون صاف کر دو۔ صاحب جی، اگر آپ پنجرے سے اس الو کو نکال کر باہر پھینک دیں تو میں یہ پنجرہ بھی دھو دوں گی، उसने कहा, ठीक है। अफजल समझ गया कि दर्दाना इस मरे हुए उल्लू से डर रही है। वो फौरन आगे बढ़ा। उसने पिंजरे को पैर से जरा सा खिसकाया। खुश्क फर्श पर बैठकर उसने पिंजरे का दरवाजा खोला और हाथ डालकर उल्लू का फैला हुआ पर पकड़कर अफजल ने उस उल्लू को बाहर खींच लिया। उसने सोचा कि उस मरे हुए उल्लू को बराबर वाले खाली प्लॉट की तरफ उछाल दे। अभी वो उल्लू का सर पकड़कर खड़ा ही हो रहा था कि एकदम जबरदस्त फड़फड़ाहट की आवाज आई। उल्लू का बाजू अफजल के हाथों से निकल गया और इस मंजर ने सबको दमबखुद कर दिया। वो उल्लू अफजल के हाथ में बुरी तरह फड़फड़ाया था। जैसे ही अफजल की गिरफ्त ढीली हुई, वो उसके हाथ से निकलकर उड़ता हुआ छत की तरफ प्रवास कर गया। तानिया चीख मारकर पीछे हटी। दर्दाना भी बुरी तरह चिल्लाई। अफजल ने अपने हवास पर काबू रखा। वो एकदम कहकह मारकर हंसा। कमबख्त जिंदा है, ये क्या हुआ? तानिया चकरा गई थी। कुछ नहीं हुआ, अफजल ने मुस्कुराते हुए कहा। हाथों के तोते उड़ने के बजाय आज हाथों के उल्लू उड़ गए हैं। आपको मजाक सूझा, मेरी जान पर बनी है। दर्दाना, अब फटाफट ये खून धो डालो। अफजल ने तानिया की बात पर कोई तवज्जह नहीं दी और बगैर मजीद बात किए वो अपने कमरे की तरफ चल दिया। ये दूसरे दिन शाम की बात थी। तानिया सामने वाले घर में अपनी दोस्त हमीरा से मिलने गई थी। अफजल अपने दफ्तर में था। घर पर खाला फरजाना और दर्दाना के अलावा कोई ना था। ये वही वक्त था कि घर की घंटी बजी। दर्दाना ने छोटा गेट खोलकर बाहर झांका तो उसकी सांसें ठहर गईं। सामने वो पुरअसरार शख्स खड़ा था। उस वक्त वो जैसे गुस्से में था। उसने दर्दाना को देखकर बड़े खुश्क लहजे में कहा, हमारा परिंदा वापस कर दो। परिंदा? अच्छा, वो उल्लू, वो तो जी मर गया, दर्दाना ने जल्दी से कहा। नहीं जी, वो तो उड़ गया। तरकश को एक अमानत दी गई थी। बड़े अफसोस की बात है कि वो उसकी हिफाजत ना कर सकी। जी? दर्दाना मुंह खोलकर रह गई। वो आज़ाद हो गया है और ये कोई अच्छी बात नहीं है, उस पुरअसरार शख्स ने बदस्तूर तीखे लहजे में कहा। अपनी तरकश बीबी को बुलाओ। जी, मेरी तो कुछ समझ में नहीं आ रहा, आप क्या कह रहे हैं? दर्दाना बौखला गई थी। तुम्हारी तानिया बीबी कहाँ हैं? वो तो जी घर पर नहीं है। जानता हूँ, उनसे कहना कि अब मेरी मुलाकात उनसे सहरा में होगी। लाओ वो खाली पिंजरा मेरे हवाले कर दो। अच्छा जी, आप ठहरें, मैं लाती हूँ। दर्दाना बहुत तेज़ी से वो पिंजरा उठा लाई। वो नज़दीक ही दीवार के साथ रखा था। ये लें जी। उस पुरअसरार शख्स ने वो पिंजरा अपने हाथ में ले लिया, फिर हाथ ऊंचा करके पिंजरे को बड़ी हसरत भरी नज़रों से देखा और जाने के लिए मुड़ा। वो जी, आपका नाम क्या है? बीबी से मैं क्या कहूँगी कि कौन आया है? काला चिराग, उस पुरअसरार शख्स ने जाते जाते मुड़कर कहा। मेरा पैगाम देना मत भूलना। नहीं जी, दर्दाना ने यकीन दिलाया। हाँ, उनसे कहना कि कोई सहरा में उनका मुंतजिर है, यहाँ वक्त बर्बाद ना करें। अच्छा जी, कह दूंगी, दर्दाना ने बड़ी फरमाबरदारी से कहा। फिर वो खाली पिंजरा घुमाता हुआ तेजी से आगे बढ़ गया। दर्दाना ने फौरन गेट बंद कर दिया। कुछ देर वो गेट बंद किए खामोशी से खड़ी रही। फिर उसने गेट खोलकर बाहर झांका। वो जा चुका था। दर्दाना फौरन सड़क पार करके सामने वाले गेट पर पहुंची। जल्दी से उसने कॉल बेल पर हाथ रखा और किसी के गेट पर आने का बेचैनी से इंतजार करने लगी। चंद लम्हों बाद गेट हमीरा के मुलाजिम ने खोला। हाँ, क्या है? उसने पूछा। बीबी कहाँ हैं? तानिया बीबी, दर्दाना ने पूछा। अंदर हैं, उसने जवाब दिया। फिर जल्दी से हट, मेरे सामने से पूरा गेट घेर कर खड़ा हो गया है। दर्दाना ने उस मुलाजिम को डांटा और बेधड़क अंदर चली गई। तानिया ने दर्दाना को अंदर आते देखा तो उसका माथा टंका। वो फौरन बोली, क्या हुआ दर्दाना, खैर तो है? हाँ जी, बिल्कुल खैर है। वो जी आपको बड़ी बीबी बुला रही हैं। कोई ख़ास बात है या मुझे बैठे हुए काफ़ी देर हो गई है? तानिया ने सवाल किया। खास बात का तो मुझे पता नहीं, बस उन्होंने कहा है कि बीबी को फौरन बुला लाओ। अच्छा, तानिया फौरन खड़ी हो गई। हमीरा, मैं चलती हूँ, तुम आना। हाँ, मैं ज़रूर आऊँगी। हमीरा उसे गेट तक छोड़ने आई। जब वो दोनों सड़क पार करके अपने गेट के नज़दीक आ गईं तो दर्दाना ने तानिया के करीब होकर बड़ी राजदारी से कहा, बीबी, वो आया था। वो काले कपड़ों वाला? हाँ जी, पर आपको कैसे पता चल गया? तेरी शक्ल देखकर, हवाइयाँ जो उड़ी हुई हैं। वो जी खाली पिंजरा ले गया है और आपके नाम एक पैगाम दे गया है। ये कहकर दर्दाना ने उसके साथ हुए मुकालमे की पूरी तफसील दोहरा दी। दर्दाना की जुबानी मुलाकात की पूरी रुदात सुनकर तानिया फिक्रमंद हो गई। वो बात करती हुई अपने कमरे में आ गई। उस वक्त वो एक कुर्सी पर बैठी थी और दर्दाना उसके बेड के एक कोने पर बैठी थी। उसकी समझ भी नहीं आ रहा था कि ये कौन शख्स है जो अचानक ही कहीं से नाजिल हो जाता है। नाम भी बड़ा अजीब था, काला चिराग। भला यह भी कोई नाम हुआ? चिराग से तो रोशनी फूटती है और रोशनी काली कब होती है? वो उसे पैगाम दे गया था कि अब सहरा में मुलाकात होगी। उसे सहरा में जाने की क्या ज़रूरत थी? अगर कोई उसका सहरा में मुंतजर है तो फिर ज़िंदगी भर वो इंतज़ार ही करता रहेगा। वो यहाँ आराम से रह रही थी, उसे सहरा में भटकने की भला क्या ज़रूरत थी? वो ये सब सोच ही रही थी और नहीं जानती थी कि वो जो सोच रही है गलत सोच रही है। आने वाला वक्त उसके लिए जो जाल बुन रहा था, उस जाल में फंसकर उसने जाने कहाँ कहाँ भटकना था। दर्दाना तानिया को खामोश बैठा देखकर खड़ी हो गई। बीबी, मैं नीचे जा रही हूँ, ज़रा किचन देखूँ, आपके लिए कोई ख़ास चीज़ तो नहीं पकनी? नहीं दर्दाना, जो पकाओगी वो खा लूँगी, तानिया ने सादगी से जवाब दिया। मुझे पता है बीबी, दर्दाना ने हाथ नीचा करके कहा, मुझे हसरत ही रही है कि आप कभी अपनी पसंद की डिश बताएं। तानिया जवाब में मुस्कुरा कर रह गई। वो क्या जवाब देती भला, दर्दाना ठीक कह रही थी। तानिया को दरअसल खाने पीने का कोई ख़ास शौक ना था, जो भी सामने आता खा लेती। अलबत्त कोई पसंद की चीज़ होती तो थोड़ा सा ज़्यादा खा लेती। दर्दाना के नीचे चले जाने के बाद वो कुर्सी से उठी, टेलीफोन उठाकर बेड पर ले आई और आलती पालती मारकर बैठ गई। उसने अफजल से बात करने की ठानी। नंबर मिलाकर उसने रिसीवर कान से लगाया। दो घंटियां बजने के बाद किसी ने रिसीवर उठाया। उधर से हेलो कहने वाला शख्स अफजल नहीं था, उसका नायब शाहिद था। भाई कहाँ हैं? तानिया ने उसकी आवाज़ पहचान कर सवाल किया। शाहिद तानिया की आवाज़ पहचानता था, इसलिए वो फौरन समझ गया कि किस भाई को पूछा जा रहा है। उसने बताया, जी वो तो चले गए। कहाँ? तानिया ने पूछा। किसी साहिब से मिलने पाकिस्तान क्वार्टर गए हैं, वहाँ से चले जाएंगे, शाहिद ने बताया। अच्छा ठीक है, ये कहकर तानिया ने फ़ोन बंद कर दिया। अचानक ही बारिश शुरू हो गई और वो भी बहुत तेज़। बड़ी मोटी मोटी बूंदें पड़ना शुरू हुई और फिर वो मोटी मोटी बूंदें मूसलाधार बारिश में तब्दील हो गईं। तानिया को बारिश बहुत पसंद थी। वो बारिश का नज़ारा करने के लिए पिछली गैलरी में चली गई। पीछे जो मकान था उसके अहाते में एक आम का दरख्त लगा हुआ था, जिससे मकान का पिछला हिस्सा काफ़ी ढक गया था। आम के दरख्त पर पड़ती हुई बूंदें और हवा के ज़ोर से शाखों का हिलना तानिया को बहुत भला लगता था। वो गैलरी में खड़ी बस यही नज़ारा किया करती, या फिर वो सड़क की तरफ खुलने वाली खिड़की की तरफ आकर खड़ी हो जाती और सामने बने मकानों को देखा करती। उस मकान में नज़ारे बहुत थे, क्योंकि ये तीन तरफ से खुला हुआ था। एक तरफ खाली प्लॉट था तो दूसरी तरफ एक ऐसा ज़ेर तामीर मकान था जिसकी सिर्फ बुनियादें भरी हुई थीं। उन दोनों प्लॉटों के बाद अगरचे मकान बने हुए थे, लेकिन वो खाली प्लॉट और ज़ेर तामीर मकान वाली साइड बहुत कम जाती थी। उन खाली ज़मीनों को देखकर उसके दिल में जाने क्यों वीरानी सी फैल जाती थी। आधे घंटे तक धुआंधार बारिश होने के बाद कुछ हल्की हो गई। वो फिर अपने कमरे में आई। उसने कमरे में आकर म्यूज़िक लगा दिया और बेड पर नीम दराज हो गई। कुछ देर के बाद दर्दाना कमरे में दाखिल हुई। उसके हाथ में ढकी हुई ट्रे थी। पकोड़े और चाय, दर्दाना ने नारा लगाया। वाह दर्दाना वाह, तुम्हारा कोई जवाब नहीं, तानिया ने खुश होकर कहा। दर्दाना ने ट्रे बेड पर ही रख दी। तानिया उठकर बैठ गई। पकोड़े बहुत मज़े के थे, फिर बरसात के इस मौसम में उन पकोड़ों का मज़ा ही कुछ और था। बीबी, पकोड़े और लाऊं? दर्दाना ने पूछा। तानिया ने पकोड़ों से भरी प्लेट पर नज़र डाली। अभी उसने दो तीन पकोड़े खाए थे। पकोड़े उसे बहुत पसंद थे, लेकिन इतने पकोड़े वो कहाँ खा सकती थी भला। वो हंसकर बोली, दर्दाना खैर तो है? यहाँ तुझे मेरे अलावा कोई और भी नज़र आ रहा है। हाय बीबी, ऐसा ना बोलें, मुझे बहुत डर लगता है। वो जल्दी से उठकर खड़ी हो गई। मैं चलती हूँ, अभी बड़ी बीबी को देने हैं पकोड़े। साहब तो अभी आए नहीं, आ जाते तो वो भी खा लेते गरम गरम। दर्दाना के जाने के बाद वो यूं ही दरवाजे को देखती रही। दरवाजे को देखते देखते उसे यूं महसूस हुआ जैसे कोई अंदर आया है। ये उसकी अजीब आदत थी, वो बैठे बिठाए अपने इर्द गिर्द किसी और मखलूक को महसूस करने लगती। वो अक्सर ये बात कहती भी थी कि घरों में इंसानों के साथ कोई और मखलूक भी रहती है। उस मखलूक के बारे में उसके पास कोई ठोस सबूत ना था। ठोस तो दूर की बात है, उसके पास कोई सियाल सबूत भी नहीं था। वो बस पानी पर लकीर बनाती थी और उसी अनदेखी लकीर के जरिए वो दरिया को दो हिस्सों में तकसीम कर देती थी। वो एक ताकतवर तखय्युल की मालिक थी। बेहद हसास होने की बिना पर दीवार पर रेंगती चिपकली की सरसराहट भी महसूस कर लेती थी। कभी कभी लोगों को डराने के लिए वो इस तरह की बात भी करती, भाई देखो कुर्सी पर बैठने से पहले पूछ लिया करो, कभी कोई उस पर बैठा ना हो। सुनने वाला अगर वहमी मिजाज का होता तो बैठते बैठते रुक जाता, और अगर जरा बहादुर होता तो उसके जुमले से महजूज होता और कुर्सी पर बैठी उस अनदेखी शख्सियत से ये कहकर, भाई तुम उठ जाओ अब मुझे बैठना है, हंसता हुआ बैठ जाता। गैर इंसानी मखलूक के बारे में सोचते सोचते उसका ध्यान उस बंद कमरे की तरफ चला गया। बे इख्तियार उसका जी चाहा कि वो उठे, उस कमरे का ताला खोले और अंदर चली जाए। अंदर जाकर देखे तो सही, उसमें क्या है? उल्लू का खून, कदमों के निशान, जख्मी उल्लू का उड़ जाना, दादा आजम का लिफाफा, बंद कमरा, उस पर लटका हुआ तावीज़, उन सब चीज़ों ने उसे सख्त उलझन में डाल दिया था। उसकी पुरतजस्सुस तबीयत उसे इस बात पर उकसा रही थी कि वो किसी तरह उन काली दीवारों के कमरे में दाखिल हो जाए। उसे तो ये भी मालूम नहीं था कि उस कमरे की चाबी किसके पास है। उसने सोचा इस सिलसिले में खाला फरजाना से बात करना चाहिए, चाबी अगर इस घर में हुई तो उन्हें ज़रूर मालूम होगा कि कहाँ है। ये सोचकर उसने जल्दी जल्दी दो चार पकौड़े और खाए, चाय पी और फौरन नीचे भागी। खाला फरजाना के बेडरूम में पहुंची तो उसने देखा कि अफजल बैठा हुआ खाला से बातें कर रहा था। उसे देखकर दोनों ने खुशामदीद कहा, आओ तानिया, खाला फरजाना ने मुस्कुराकर कहा। बारिश का मजा ले रहे हैं आप? अफजल ने हंसकर पूछा। हाँ भाई, मुझे बारिश बहुत पसंद है, मेरा जी चाहता है ऐसी बारिश में नहाऊं। तो नहाओ, किसने रोका है? अरे अफजल क्या बात कर रहे हो, खाला फरजाना ने तंबीह की। हरगिज नहीं, बीमार हो जाओगी। सुन लिया भाई, तानिया ने हंसकर कहा। अरे तानिया अच्छा हुआ तुम आ गई, मैं तुम्हें बुलवाने वाली थी, खाला फरजाना ने संजीदा लहजे में कहा। अभी मैं अफजल से यही बात कर रही थी। क्या खाला? वो दर्दाना बता रही थी कि वो काले कपड़े वाला फिर आया था अपना उल्लू वापस लेने। उल्लू तो उसे मिला नहीं, खाली पिंजरा ले गया और साथ में आइंदा मुलाकात का वक्त दे गया, अफजल ने मानिखिज तबस्सुम के साथ कहा। जी भाई, वो कह गया है कि सहरा में मिलेगा, तानिया ने बड़ी सादगी से कहा। पता नहीं कौन शख्स है, मैंने तो आज तक उसे नहीं देखा। अब तो उससे मिलने के लिए सहरा का रुख करना पड़ेगा, अफजल ने कहा। अल्लाह ना करे। अफजल तुम फजूल की बातें करते हो, खाला फरजाना ने अफजल को प्यार से डांटा। भाई एक बात तो बताएं, तानिया ने मौजू तब्दील किया। जी फरमाइए। उस काली दीवारों वाले कमरे की चाबी कहाँ है? तानिया ने सवाल किया। क्यों खैरियत? खाला फरजाना एकदम सहम गई। अरे तानिया, ये अचानक तुम्हें चाबी का ख्याल कैसे आया? ऐसे ही पूछ रही हूँ, तानिया ने सादगी से कहा। चाबी कहाँ है मुझे खुद याद नहीं। वसीम साहेब चाबी मुझे दी भी थी या नहीं? 7-8 साल हो गए मकान खरीदे, अब कुछ याद नहीं। वैसे भी जब ये बात वसीम ने मुझे बता दी थी कि उस कमरे को कभी खोलना ही नहीं है, तो फिर मैंने उस कमरे की चाबी के बारे में ज़्यादा तरद्दुद ना किया। मेरा ख्याल है कि वसीम ने चाबी मुझे दी ही नहीं। हाँ, नहीं दी थी चाबी, वैसे हमने मांगी भी नहीं, खाला फरजाना ने ताईदी बयान दिया। चाबी के बारे में इस इंकशाफ ने कि वो घर में मौजूद नहीं बड़ा मायूस किया। कमरे में जाने, उसे अंदर से देखने की ख्वाहिश में बराबर इजाफा हो रहा था। उसे यूं महसूस हो रहा था जैसे कोई बाकायदा उसके कान में आकर कहता था कि आओ तानिया, चलो वो कमरा देख लो। रात को टीवी देखते देखते उसका दिल उचाट हो गया तो उसने टीवी बंद करके डेक खोल लिया। कमरे का दरवाज़ा बंद था, वक्फे से बारिश हो रही थी, बिजली की चमक खिड़की के पर्दों से दिखाई दी जाती थी, बादल गरज रहे थे, खौफ की एक हल्की सी लहर उसके जिस्म में सुरायत कर रही थी। कमरे की लाइट रोशन थी, धीमी आवाज़ में मौसीकी बज रही थी। ये उसका पसंदीदा कैसेट था, उसे सुनते सुनते वो सो जाती थी। अब भी ऐसा ही हुआ, कैसेट सुनते सुनते जाने कब उसे नींद आ गई। रात के 2 बजे का अमल होगा, बारिश बंद हो चुकी थी। अचानक उसकी आंख खुली, उसका गला खुश्क हो रहा था। उसने उठकर साइड टेबल पर रखे जग से पानी निकालना चाहा, मगर जग तो खाली था, आज दर्दाना पानी रखना भूल गई थी। उसने जग उठाया और दरवाज़ा खोलकर सीढ़ियाँ उतरने लगी ताकि नीचे रखे फ्रिज से पानी लेकर आ जाए। नीचे पहुंची तो उसका ख्याल बदल गया, उसने जग डाइनिंग टेबल पर छोड़ा और उस बंद कमरे की तरफ बढ़ी। हैरत की बात थी कि अभी कुछ देर पहले प्यास की वजह से उसके गले में कांठे चुभ रहे थे, मगर अब प्यास का नामो निशान भी ना था। वो बड़े इत्मीनान से उस पुरासरार कमरे की तरफ बढ़ने लगी। जब वो उस कमरे के नज़दीक पहुंची तो ये देखकर हैरान रह गई कि खाला फरजाना पहले ही वहां मौजूद हैं। आओ तानिया आओ, मुझे मालूम था तुम यहां ज़रूर आओगी। अभी वो कोई जवाब देने का सोच ही रही थी कि खाला फरजाना बड़ी तेज़ी से उसकी तरफ लिपकी, जैसे वो उसे मारना चाहती हैं। बेवकूफ़ लड़की, क्यों अपनी ज़िंदगी के पीछे हाथ धोकर पड़ी है? ठहर जा, मैं तुझे बताती हूँ। खाला को अपनी तरफ लिपकते देखकर वो पलट कर भागी, फिर वो किसी चीज़ से उलझ कर गिरी तो उसकी चीख निकल गई। उसकी आँख खुली तो उसने खुद को अपने कमरे में अपने बेड पर पाया। इसका मतलब था कि वो ख्वाब देख रही थी। उसने साइड टेबल पर रखे जग पर नज़र डाली, वो पानी से भरा हुआ था। उसने उठकर थोड़ा सा पानी पिया, उसके हवास बहाल हुए तो वो उठकर वॉशरूम गई। वहाँ से निकली, वो ख्याल जो शाम से उसके दिल में बार बार आ रहा था, अचानक उसने फिर सर उठाया। कोई उसे इस बात पर उकसा रहा था कि वो उठकर नीचे जाए। बाहर अब भी हल्की हल्की बारिश हो रही थी और उसके दिल में नीचे जाने का ख्याल शिद्दत से इख्तियार करता जा रहा था। तब वो बे इख्तियार होकर उठी और किसी सहरजदा मामूल की तरह आहिस्ता आहिस्ता सीढ़ियाँ उतरने लगी। रात के सन्नाटे में झिंगिरों के बोलने की आवाज़ें बहुत साफ सुनाई दे रही थीं। उसे मालूम ही ना हुआ कि कब वो उस बंद कमरे के दरवाजे के सामने पहुंच गई है जिसके हैंडल में काले धागे और काले कपड़े में लिपटा हुआ एक तावीज़ था। तावीज़ को हाथ लगाए बगैर उसने हैंडल पर हाथ रखा, तब बे इख्तियार उसकी ज़ुबान से निकला, अरे। उसे मालूम ही ना हुआ कि कब वो उस बंद कमरे के सामने पहुंच गई है जिसके हैंडल में काले धागे और काले कपड़े में लिपटा हुआ एक तावीज़ लटका था। तावीज़ को हाथ लगाए बगैर उसने हैंडल पर हाथ रखा, तब बे इख्तियार उसकी ज़ुबान से निकला, अरे। वाकई ये बड़ी हैरत की बात थी, उसकी ज़ुबान से ठीक ही अरे निकला था। ایک طویل عرصے سے اس دروازے کے بارے میں کہا جا رہا تھا کہ وہ مقفل ہے، لیکن وہ مقفل نہ تھا۔ تانیا نے جیسے ہی تاویز کو ہاتھ لگائے بغیر ہینڈل کو گھمایا تو وہ فوراً گھوم گیا۔ دروازہ تھوڑا سا کھل گیا۔ دروازہ کھلتے ہی اندر سے سردی کی ایک تیز لہر آئی۔ سخت ٹھنڈی ہوا تھی۔ یوں محسوس ہوا جیسے اندر ایک ساتھ کئی ایئر کنڈیشن چل رہے ہوں۔ سردی کی لہر کے ساتھ ہی خوف کی لہر بھی آئی، جو سیدھی ریڑھ کی ہڈی میں اترتی چلی گئی۔ دل کپ کپا اٹھا، ہاتھ پاؤں ٹھنڈے ہو گئے۔ یہ کیفیت چند لمحوں میں ہوئی۔ اس سے پہلے تانیا پر خوف کی کیفیت کے بجائے شوق کی کیفیت طاری تھی۔ شام ہی سے کوئی اسے دروازے کی طرف کھینچ رہا تھا۔ پھر رات کو جب وہ ایک خواب سے چونک کر اٹھی تو دروازے پر جانے والی خواہش نے شدت اختیار کر لی، اور وہ کسی سحر زدہ معمول کی طرح اس پراسرار دروازے پر آ کھڑی ہوئی، اور پھر اس نے بے دھڑک ہینڈل پر ہاتھ رکھ دیا۔ تھوڑا سا دروازہ کھلتے ہی خوف چمکاڈر بن کر اس کے جسم سے چمٹ گئی۔ وہ تھرا اٹھی۔ اس نے فوراً دروازے کا ہینڈل اپنی طرف کھینچ لیا۔ دروازہ ہلکی سی کٹ کی آواز کے ساتھ بند ہو گیا۔ اس نے اپنے دائیں بائیں دیکھا، راہداری میں کوئی نہیں تھا۔ اس وقت وہاں کون ہوتا بھلا؟ سب اپنے کمروں میں سو رہے تھے۔ وہ لڑکھڑاتے قدموں سے چلتی زینے کی طرف آئی، اور پھر جلدی جلدی سیڑھیاں پھلانگتی اوپر پہنچی۔ اپنے کمرے میں پہنچ کر دروازہ اندر سے بند کر لیا، اور دروازے سے پشت لگا کر ہانپنے لگی۔ تبھی بڑے زور سے بجلی چمکی، بادل گرجے، اور ایک دم موسلا دھار بارش شروع ہونے لگی۔ فضا بڑی ہولناک سی ہو گئی۔ وہ دھیرے دھیرے چلتی اپنے بیٹ کی طرف آئی، اور دھم سے کٹے ہوئے شہتیر کی طرح اس پر گر پڑی۔ کچھ دیر اسی طرح بے حس و حرکت پڑی رہی، پھر ہاتھ بڑھا کر جگ اٹھایا اور اسی سے منہ لگا کر دو گھونٹ پیا، پھر سیدھی لیٹ کر چھت کو خالی نظروں سے گھورنے لگی۔ دھیرے دھیرے اس کا خوف کم ہوتا جا رہا تھا۔ یہ بڑا عجیب تجربہ تھا۔ یہ اس کی توقع کے خلاف ہوا تھا۔ اسے ہرگز امید نہ تھی کہ دروازہ اس طرح کھلا مل جائے گا۔ وہ اس کمرے کے اندر جانے کی خواہش تو رکھتی تھی، کیونکہ دادا اعظم نے اس دروازے کی تصویر بنا کر اس کے خواب کو اس دروازے سے منسلک کر دیا تھا۔ اسی لیے وہ اس پراسرار دروازے کی چابی تلاش کر رہی تھی۔ جب چابی کے بارے میں اسے کوئی واضح معلومات نہ ہو سکی تو وہ مایوس سی ہو گئی تھی، لیکن سورج ڈوبتے ڈوبتے اس کی مایوسی پر تجسس اور شوق غالب آتا چلا گیا، جیسے وہ کسی نادیدہ مخلوق کے اثر میں آ گئی ہو۔ اسے یوں محسوس ہوا جیسے کسی غیر انسانی مخلوق نے اسے اپنی گرفت میں لے لیا ہو، اور گن پوائنٹ پر اغوا کر کے کسی کو اپنی مرضی کے مطابق چلنے پر مجبور کر دیا جاتا ہے۔ بالکل ایسے ہی اس نادیدہ مخلوق نے تانیا کو اس طرح جکڑ لیا کہ وہ بے بس ہو کر اس کا حکم مانتی چلی گئی۔ تب اس پر منکشف ہوا کہ وہ پورا سرار دروازہ کھلا ہوا ہے، لاک نہیں ہے۔ یہ جاننے کے باوجود کہ دروازہ مقفل نہیں ہے، وہ اندر نہیں جا سکی۔ اندر جانا تو دور کی بات ہے، وہ دروازہ کھول کر دیکھ نہ سکی۔ ذرا سا دروازہ کھلتے ہی ایسی ٹھنڈی ہوا آئی کہ خدا کی پناہ، اس کمرے میں تو کھڑکیاں بھی نہیں تھیں، پھر بھی اس قدر ٹھنڈی ہوا۔ اس تجربے سے یہ فائدہ تو ہوا کہ اسے یہ معلوم ہو گیا کہ دروازہ مقفل نہیں ہے۔ یہ بات وہ خالہ فرزانہ اور افضل بھائی کو بتائے تو وہ کتنے حیران ہوں گے، شاید خوف زدہ بھی ہو جائیں۔ ایک صورت یہ بھی تھی کہ وہ اس راز کو راز ہی رہنے دے، کسی کو نہ بتائے کہ دروازہ کھلا ہے، اور دن میں موقع پا کر خاموشی سے اندر چلی جائے۔ اسی طرح کی باتیں سوچتے سوچتے کوئی 3 بجے کے قریب اسے نیند آ گئی۔ رات کو دیر سے سوئی تھی تو صبح جلدی اٹھنے کا سوال ہی نہ تھا۔ دردانہ کئی بار اوپر کے چکر لگا گئی تھی، ہر بار اسے دروازہ بند ملا تھا۔ تانیا کے بارے میں خالہ فرزانہ کئی مرتبہ پوچھ چکی تھی، انہیں ہر بار یہی جواب ملا تھا، بڑی بی بی وہ سو رہی ہیں، دروازہ اندر سے بند ہے۔ تب انہوں نے مجبوراً اپنے بیڈ پر ہی ناشتہ منگوا کر کر لیا تھا۔ اپنے بٹوے سے 2 بار پان نکال کر بھی کھا چکی تھیں، اخبار بھی پڑھ لیا تھا، مگر تانیا کے اٹھنے کی خبر ابھی تک نہیں آئی تھی۔ 9:30 بجے کے قریب افضل دفتر جانے سے پہلے انہیں اللہ حافظ کہنے آیا تو خالہ فرزانہ کو وقت کی سنگینی کا احساس ہوا۔ انہوں نے سائڈ ٹیبل پر رکھی ٹائم پیس پر نظر ڈالی، 9:30 بج رہے تھے۔ انہوں نے بڑے بے چینی سے آواز لگائی، دردانہ۔ دردانہ ان کے کمرے ہی کی طرف آ رہی تھی۔ آواز سن کر وہ باہر ہی سے بولی، آئی بڑی بی بی۔ کمرے میں آئی تو وہاں افضل کو بھی کھڑا پایا۔ اچھا خالہ، میں چل رہا ہوں، اللہ حافظ، یہ کہہ کر وہ کمرے سے نکلنے لگا۔ بڑی بی بی، وہ دودھ پھٹ گیا۔ دردانہ نے خبر سنائی، وہ یہ خبر دینے کے لیے ہی ادھر آ رہی تھی کہ خالہ فرزانہ نے اسے آواز لگا دی۔ ہائے، خالہ فرزانہ نے بڑا سا منہ کھول کر اس طرح اپنے دونوں ہاتھ سینے پر رکھے جیسے دودھ نہ پھٹا ہو، بم پھٹ گیا ہو۔ ارے، یہ تو نے صبح ہی صبح کیا خبر سنا دی، یہ تو بہت برا ہوا۔ ہائے افضل، ذرا ایک منٹ ٹھہرو، یہ کہہ کر خالہ منہ ہی منہ میں کچھ پڑھنے لگی۔ ارے خالہ، کچھ نہیں ہوا، دودھ پھٹا ہے اور آ جائے گا، میں دودھ والے سے کہتا جاؤں گا، وہ ابھی آ کر دے جائے گا، آپ تو دن بدن وہمی ہوتی چلی جا رہی ہیں، افضل نے مسکراتے ہوئے کہا۔ افضل، تمہیں نہیں معلوم، دودھ کا پھٹنا اچھا نہیں ہوتا، افضل پر 3 پھونکے مار کر کہا۔ کیا ہو جاتا ہے؟ اس نے سوال کیا۔ اللہ کرے آج کا دن خیریت سے گزر جائے، سوال کا براہ راست جواب نہ ملا۔ ارے چھوڑیں خالہ، کچھ نہیں ہوگا، خراب دودھ تھا، پھٹ گیا۔ اچھا میں چلتا ہوں، وہم مت کیجیے گا۔ اچھا ٹھیک ہے، تم جاؤ، اللہ حافظ۔ افضل کے جانے کے بعد وہ دردانہ سے مخاطب ہوئی، دردانہ، ایسا کرو، پھٹے ہوئے دودھ میں ایک لال مرچ ڈال کر اسے ایک ابال دے دو۔ اس سے کیا ہوگا بڑی بی بی؟ دردانہ نے پوچھا۔ جو کہتی ہوں وہ کرو، زیادہ بحث کرنے کی ضرورت نہیں ہے، خالہ فرزانہ نے غصے سے کہا۔ جی بڑی بی بی، وہ فوراً سنبھل گئی، آپ نے مجھے آواز لگائی تھی۔ ہاں، دیکھو جا کر تانیہ کو اٹھاؤ، دروازہ اگر بند ہو تو کھٹکھٹا دوں۔ ہاں، کچھ کہیں تو میرا نام لے لینا، خالہ فرزانہ نے اسے سمجھاتے ہوئے کہا۔ اور سنو، جانے سے پہلے کچن میں جانا، دودھ میں لال مرچ ڈال کر اسے ابال دے کر سنک میں بہا دینا، سمجھ گئی نا میری بات؟ جی اچھی طرح، دردانہ نے بڑی سعادت مندی سے کہا اور ان کے کمرے سے نکل آئی۔ پتہ نہیں یہ بڑی بی بی کو کیا ہوتا رہتا ہے، بات بات پر وہم کرنے لگی تھی، کوئی چھینک دیا تو کیوں چھینکا، بالوں میں کنگھی الجھ گئی تو، یہ بال سلجھاتے ہوئے کنگا ہاتھ سے نکل کر زمین پر جا پڑا، دیوار پر سے بلی گزر گئی، کوئی گملا ٹوٹ گیا، منی پلانٹ کا کوئی پتا زرد ہو گیا، کسی کو ہچکی آ گئی، رات کو کہیں سے مرغ کی بانگ کی آواز آ گئی، یہ یا اسی طرح کی کوئی بات ہو گئی، اور بڑی بی بی لگ گئی اس کے پیچھے۔ دودھ پھٹنا بھی کوئی وہم میں مبتلا کرنے والی بات ہے، مگر نہیں، ان کے نزدیک تو یہ بڑی خطرناک بات ہے، برا شگون تھا، اور اس کے توڑنے کے لیے انہوں نے لال مرچ ڈال کر پھٹے ہوئے دودھ کو ایک ابال دینے کو کہا تھا۔ پر دردانہ بھی ایک ہی چیز تھی، وہ ان کے سامنے تو کچھ نہ بولتی تھی، لیکن ان کے کہے پر کبھی نہ چلتی تھی۔ اس وقت بھی وہ ان کی ہدایت پر کچن میں چلی گئی تھی اور دودھ بھی سنک میں بہا دیا تھا، مگر اس میں لال مرچ نہ ڈالی تھی۔ دیگچی دھو کر وہ جلدی سے اوپر آ گئی۔ اوپر پہنچی تو دردانہ کو دروازہ کھٹکھٹانے کی ضرورت نہ پڑی، دروازہ کھل چکا تھا، اور تانیہ تولیے سے اپنا منہ پوچھتی ہوئی واش روم سے نکل رہی تھی۔ تانیہ اسے دیکھ کر مسکرائی اور دھیرے سے بولی، جی سلام بی بی۔ دردانہ نے اس کے ہاتھ سے تولیہ لے کر گیلری میں پھیلا دیا اور پھر واپس آ کر بولی، بی بی آپ کو بڑی بی بی نے بلایا ہے، مجھے آج اٹھنے میں دیر ہو گئی، کیا خالہ نے ناشتہ کر لیا؟ جی ہاں، ناشتہ کر لیا اور پان بھی کھا لیا، اب وہ پریشان ہیں کہ آپ اب تک کیوں نہیں اٹھیں۔ ان کی پریشانی بجا ہے، تانیہ نے فرما برداری سے کہا۔ ایک خبر یہ ہے بی بی کہ دودھ پھٹ گیا، دردانہ نے بڑی سنجیدگی سے بتایا، تو اور آ جائے گا، اس میں پریشانی والی کیا بات ہے بھلا، वो हंसकर बोली, हाय बीबी, आप कितनी अच्छी हैं। दर्दाना उसका जवाब सुनकर खुश हो गई। मैं समझी नहीं तुम्हारी बात दर्दाना। बड़ी बीबी नीचे परेशान बैठी हैं, उनके ख्याल में आज के दिन जरूर कुछ होकर रहेगा। दर्दाना का ये जुमला उसके दिमाग पर हथौड़े की तरह लगा। उसे फौरन रात का वाकया याद आ गया। पूरा सरार कमरे का दरवाज़ा मकफल नहीं था, वो हाथ लगाते ही खुल गया था, और ये बात किसी को मालूम ना थी। अगर वो ये राज जाकर खाला फरजाना को बता दे तो उनका वहम यकीन में बदल जाएगा। इससे बड़ी और इससे बुरी खबर आज के दिन और क्या हो सकती थी। आपको क्या हुआ बीबी, आपका चेहरा एकदम बदल क्यों गया, दर्दाना ने टोका। कुछ नहीं दर्दाना, मुझे तो कुछ नहीं हुआ। मैं तुम्हारी बड़ी बीबी के बारे में सोच रही थी कि वो ज़रूरत से ज़्यादा वहमी होती जा रही हैं। हाँ बीबी, बहुत ज़्यादा। उन्होंने कहा था कि फटे हुए दूध में लाल मिर्च उबालकर दूध सिंक में बहा दो। बीबी, मैं ऐसे ही दूध बहा आई हूँ। मैंने ठीक किया ना? हाँ दर्दाना, तुमने ठीक किया। ये सब बेकार की बातें हैं, तानिया ने उसकी तायीद की। बीबी, अल्लाह आपको खुश रखे। दर्दाना, एक बात बताओ, तुम इस घर में कब से हो? कोई 4 साल तो हो गए होंगे, दर्दाना ने फौरन जवाब दिया। तुमने कभी उस दरवाजे को खुला देखा है जिस पर तावीज़ लटका हुआ है? नहीं बीबी, दर्दाना ने तानिया को उलझे अंदाज में देखते हुए जवाब दिया। कभी तुम्हारे दिल में तजस्सुस नहीं हुआ कि उस दरवाजे को खोलकर देखा जाए, तानिया ने सवाल किया। शुरू शुरू में ख्वाहिश तो हुई कि देखूं उस कमरे में क्या रखा है, लेकिन बड़ी बीबी ने कुछ इस तरह तंबीह कर दी थी उस कमरे के बारे में कि मैं कभी उस दरवाजे के सामने भी नहीं खड़ी हुई। फिर बड़ी बीबी ने तावीज़ की वजह से दरवाजे की सफाई को भी मना कर दिया था। वो कभी कभी खुद ही साफ कर दिया करती हैं दरवाजे को। लेकिन आप क्यों पूछ रही हैं? ऐसे ही पूछ रही हूँ, तानिया ने सीढ़ियाँ उतरते हुए कहा। बीबी, आपको इस घर में आए हुए 1 साल के करीब हो गया, आज तक तो आपने कभी पूछा नहीं। मैंने एक मर्तबा खाला फरजाना से पूछा था तो उन्होंने बताया कि उसमें काट कबाड़ पड़ा हुआ है, एक तरह का स्टोर है। उस तावीज़ के बारे में उन्होंने बताया कि यह साबिका मकान मालिक ने लटकाया है ताकि घर में बरकत रहे। मेरी तबीयत में क्योंकि खोज नहीं, इसलिए कभी उस कमरे की तरफ पलटकर भी नहीं देखा। तो अब क्या हुआ, दर्दाना ने सवाल किया। अब मेरा जी चाहता है कि मैं उस कमरे का राज मालूम करूं। दर्दाना, क्यों ना हम दोनों मिलकर उस कमरे में चलें? मुझे तो बीबी आप माफ़ करें, दर्दाना ने उसके सामने हाथ जोड़ते हुए कहा। मुझे अभी यहाँ मुलाजिमत करनी है जी, अच्छा घर है, ऐसे अच्छे लोग मुझे कहाँ मिलेंगे। मुझे आप नौकरी करने दें। अच्छा जाओ, मेरा नाश्ता लाओ, और इस बात का तस्किरा खाला से ना करना। मैं खाला के कमरे में जा रही हूँ, मेरा नाश्ता वहीं ले आना। पर दूध का क्या होगा? आप बेफिक्र हो जाएं जी, मैं बड़ी बीबी से कुछ ना कहूँगी, दर्दाना ने बड़ी सदाकत से कहा। साहिब दूध वाले को कहते गए होंगे, दूध अभी आ जाता है, वैसे घर में खुश्क दूध भी है। खाला फरजाना के कमरे में जाते हुए जब तानिया की नज़र उस पुरासरार दरवाजे पर पड़ी तो अचानक उसकी दिल की धड़कन तेज़ हो गई। दरवाज़ा जूं का तूं बंद था, और वैसे ही दरवाजे के हैंडल पर काला तावीज़ झूल रहा था। खाला फरजाना के कमरे का दरवाज़ा खुला हुआ था और अंदर से खाला के बोलने की आवाज़ आ रही थी। वो कमरे में दाखिल हुई तो उसने खाला फरजाना को टेलीफोन पर चीख चीख कर बातें करते हुए पाया। तानिया ने हाथ के इशारे से उन्हें सलाम किया और उनके कदमों में कालीन पर बैठ गई। लो वो आ गई, खाला फरजाना ने सर के इशारे से सलाम का जवाब दिया और टेलीफोन पर उसके बारे में बताया। खाला, किसका फ़ोन है, तानिया ने खुश होकर तजस्सुस से पूछा। तुम्हारे आमिर अंकल का, खाला फरजाना के चेहरे पर एक रंग आया हुआ था। हाँ, वो खुशी से चिल्लाई, लाएं फ़ोन मुझे दें। लो भाई, तानिया से बात करो, खाला फरजाना ने रिसीवर तानिया के हाथ में देते हुए कहा। अस्सलामुअलैकुम अंकल, तानिया ने पुरखलूस लहजे में कहा, कैसे हैं आप? वालेकुम अस्सलाम, मैं बिल्कुल ठीक हूं। अंकल, आप इतने दिनों के बाद फोन किया है। इतने दिनों के बाद? क्या मतलब, 4-5 महीने हो गए क्या? अभी 5 दिन पहले ही तो किया था, अंकल आमिर ने हंसकर कहा। क्यों, खैरियत तो है तानिया? हाँ अंकल, सब खैरियत है, तानिया ने गहरा सांस लेकर कहा। लेकिन मुझे तो तुम कुछ परेशान नजर आ रही हो, अंकल आमिर ने फियाफे से काम लिया। अरे नहीं अंकल, ऐसी कोई बात नहीं, बेशक आप खाला फरजाना से पूछ लें, तानिया ने खाला की तरफ देखते हुए कहा। हाँ हाँ, मुझसे पूछ लो, क्या पूछना है? खाला फरजाना ने बात समझे बगैर तानिया की तायीद कर दी। तानिया, तुम वहां खुश तो हो? अंकल आमिर ने फिक्रमंद लहजे में कहा। फरजाना तुम्हारा ख्याल तो रखती है ना? कोई ऐसा वैसा, तानिया ने बड़े जोश में कहा, खाला फरजाना तो मुझ पर जान छिड़कती हैं। कमाल है भाई, ये तुम्हारी खाला फरजाना आखिर किस किस पर जान छिड़कती हैं? अंकल आमिर ने हंसकर कहा। खाला ने आपको कुछ कहा है क्या? तानिया ने खाला फरजाना को शौक नजरों से देखते हुए मानीखीज लहजे में पूछा। अरे तानिया, तुम आखिर मेरा नाम बार बार क्यों लिए जा रही हो? मैंने क्या किया है? खाला फरजाना ने मुदाखलत की। खाला परेशान हो रही हैं, वो कह रही हैं कि बार बार मेरा नाम क्यों ले रही हो, मैंने क्या किया है? तानिया ने खाला फरजाना की बात दोहराई। उनसे पूछो कि अब और क्या करने का इरादा है, उधर से आमिर अंकल ने कहा। इसका मतलब है कि इससे पहले भी कुछ कर चुकी हैं? तानिया शरारत से बोली। बहुत कुछ कर चुकी हैं, अंकल आमिर ने फौरन जवाब दिया। अच्छा, मैं खाला को बताती हूँ, तानिया ने रिसीवर में कहा। फिर खाला फरजाना से मुखातिब होकर बोली, खाला, अंकल पूछ रहे हैं अब और क्या करने का इरादा है, साथ में वो ये भी कह रहे हैं कि खाला बहुत कुछ कर चुकी हैं। गजब खुदा का, खाला फरजाना ने अपना सर पीट लिया। ये आमिर को क्या होता जा रहा है, किस किस्म की गुफ्तगू करने लगे हैं? खाला, पूछूं अंकल से? तानिया ने सवाल किया। क्या कह रही हैं, उधर से पूछा गया। तानिया, अगर तुमने फजूल बकवास की तो मुझसे बुरा कोई ना होगा, खाला फरजाना कुछ परेशान सी हो गई। क्या कह रही हैं, कुछ तो बोलो, उधर से मुसलसल इसरार हो रहा था। सॉरी अंकल, मैं किसी की ज़ाती बातें आपको नहीं बता सकती, तानिया ने खाला फरजाना के तेवर देखकर कहा। अच्छा चलो छोड़ो, ये बताओ तुम खुश तो हो वहाँ? आमिर अंकल ने पूछा। मैं यहाँ बहुत खुश हूँ, खाला फरजाना मेरा ख्याल बहुत रखती हैं, फिर भी मेरा लाहौर जाने को जी चाहता है। कुछ दिन और रुक जाओ, मैं तुम्हें खुद लेने आऊँगा, अंकल आमिर के लहजे में फिक्रमंदी थी। ये बात तो अब पिछले कई माह से कह रहे हैं, तानिया ने उलझ कर कहा। तुम्हें कुछ और पैसे भेज दूं? अंकल आमिर ने उसे बहलाना चाहा। अंकल, मैं पैसों का क्या करूं? आपने पहले जो पैसे भेज रखे हैं वही खर्च नहीं हुए, मैं मज़ीद पैसे मंगवा कर क्या करूंगी? पैसे मेरा मसला नहीं है अंकल। मैं तुम्हारे मसले को अच्छी तरह जानता हूं, लेकिन तुम्हें कुछ सब्र करना होगा। ठीक है अंकल, जैसा आप हुक्म फरमाएं, तानिया ने गहरा सांस लेकर मौज़ू बदला। वो साइमा कैसी है? बिल्कुल ठीक है, तुम्हें अक्सर याद करती है। मैं भी उसे याद करती हूँ, तानिया ने कहा। अंकल आमिर ने 2-4 बातें की और उन्होंने वही कहा जो वो अक्सर कहा करते थे। उनके टेलीफोन का मकसद ये होता था कि वो खुद को खुश रखे और ये कि वो जल्द ही उसे आकर लाहौर से ले जाएंगे, लाहौर ले जाएंगे। तानिया ने चाहा कि वो ख्वाब देखने से लेकर उस पुरअसरार कमरे तक की सारी रौदात बयान कर दे, मगर वो कुछ सोचकर रुक गई। वो जानती थी कि ये सब सुनकर वो परेशान हो जाएंगे, वो नहीं चाहती थी कि अंकल आमिर इसकी वजह से परेशान हो, वो इसकी वजह से पहले ही परेशान थे, ये वाकयात तो उन्हें बौखला कर रख देंगे। अंकल आमिर ने अभी तक शादी नहीं की थी, उनकी उम्र 50 साल से क्या कम होगी। खाला फरजाना उनसे 2-4 साल छोटी होंगी। नौजवानी के ज़माने में अंकल आमिर और खाला फरजाना के दरमियान ज़बरदस्त इश्क चला था। दोनों एक दूसरे पर जान देते थे, लेकिन अभी उस मोहब्बत को उन्होंने कभी रुसवा ना होने दिया ये कितनी अजीब बात है कि जिन खानदानों में दुश्मनियां होती हैं वही मोहब्बत भी सर उठा लेती है। उसी खानदान में वो बागी पैदा हो जाते हैं जो अपनी मोहब्बत के आबशार से नफ़रत के अलाव को ठंडा करने की कोशिश करते हैं और नहीं जानते कि नफ़रत के इस किले को मस्मार करना तो दूर की बात है, वो उसकी फसील का एक पत्थर भी नहीं उखाड़ सकेंगे। खानदान जितना बड़ा होता है उतनी ही वहाँ दुश्मनियाँ होती हैं। खानदान के लोग उन दुश्मनियों को कम करने के बजाय बढ़ाने की कोशिश करते हैं। आमिर और फरजाना भी ऐसे ही खानदान के फर्द थे। दोनों ये बात अच्छी तरह जानते थे कि जो खेल वो शुरू कर रहे हैं उसका अंजाम जुदाई के सिवा कुछ नहीं, वो कभी एक नहीं हो सकेंगे। वालिदैन उन दोनों को एक कब्रिस्तान में दफनाना तो गवारा कर लेंगे, लेकिन ज़िंदगी के आंगन में इकट्ठा ना होने देंगे। फिर ये मोहब्बत भी बड़ी अजीब होती है कि किसी मसलिहत को नहीं जानती, ना उसकी आंखें होती हैं और ना कान होते हैं, अंधी और बहरी होती है, ना ज़ात देखती है ना रंगो नसल देखती है, गुर्बत और अमारत उसके सामने हीच है। खैर, आमिर और फरजाना के ख़ानदान में ज़मीन और आसमान का फासला था और इस फासले को सरे से मिटाना तो दूर की बात है, कम करना भी आसान ना था। आमिर ने फरजाना को सबसे पहले एक शादी की तकरीब की वीडियो में देखा था। फरजाना को देखकर उसने ऐसा महसूस किया था जैसे अचानक ही ज़िंदगी की मंजिल सामने आ गई हो। फिर उसने फरजाना को मेहंदी की एक तकरीब में देखा। ऐसी तकरीबों में इतना शोर इतना जोशो खरोश होता है कि कुछ देर के लिए आदमी अपने आप को भी भूल जाता है। फरजाना को मालूम नहीं था कि कोई उसके ताकुब में है। आमिर लड़के वालों की तरफ से था और फरजाना लड़की वालों की जानिब से मधु थी। उसे अगरचे गाना नहीं आता था, लेकिन उसकी सहेलियों ने उसका हाथ पकड़कर बिठा लिया था। गानों का मुकाबला जारी था। ऐसी महफिलों में संजीदगी कम बेहोदगी ज़्यादा दिखाई देती है। हर तरफ एक शोर बरपा था और उसी शोर में हंगामे में वो एक तरफ खड़ा उसे एक टुक देखे जा रहा था। नज़र की ये टुकटुकी बिलआखिर अपना असर दिखाने में कामयाब हो गई। तालियां बजाते बजाते फरजाना की जो नज़र बाई जानी उठी तो उठी की उठी रह गई। आमिर बिलाशुबाह एक पुरकशिश और स्मार्ट लड़का था। उसकी सफ़ेद रंगत, कदकाठ, बालों का स्टाइल, आंखों की जज्बियत ने फरजाना को मशहूर कर दिया। आमिर तो फरजाना की शख्सियत से पहले ही मुतासिर हो चुका था। आज उसे अपने सामने देखा तो एहसास हुआ कि कैमरे ने उसे सही तरह एक्सपोज ना किया था। फरजाना का अंदाज़ा बड़ा शाहाना था जिसने उसे मज़ीद दीवाना कर दिया था। जब दोनों की नज़रें पहली बार एक दूसरे से मिली तो कहीं दूर बिजली कड़की और उसकी चमक ने आंखों को खैरा कर दिया। नज़रों के टकराव ने दोनों के दिलों में रोशनी सी कर दी थी, खुशबू सी भर दी थी। फरजाना बीए के पहले साल में थी जबकि आमिर एमए कर चुका था और मुलाजिमत की तलाश में था। फिर जल्दी उसे एक कॉलेज में उसे लेक्चररशिप मिल गई। वो लड़कों को इंग्लिश अदब पढ़ाया करता था। वो उस्ताद था लेकिन मोहब्बत के मकतब में अभी तालिबे मोहब्बत था। किसी ने ठीक कहा है कि दिल से दिल को राह होती है। आप किसी से सच्ची मोहब्बत करें, किसी को टूट कर चाहें, तो ये नामुमकिन है कि वो आपकी तरफ मुतवज्जे ना हो। वैसे खामोश मोहब्बत बड़े जुल्म ढाती है। दाना कहते हैं कि किसी से मोहब्बत करो तो उसे फौरन बता दो, वरना उसका कोई नतीजा नहीं निकलता। अलबत्ता ज़िंदगी भर दिलों से धुआं ज़रूर उठता रहता है। लेकिन आमिर ने तो कमाल ही कर दिया। उसने अपनी मोहब्बत का इजहार इस तेज़ी से और इस अंदाज से किया कि फरजाना सकते में आ गई और अपनी इस जुरत पर वो खुद शश्त रह गया। वो इतना बहादुर तो ना था। शायद मोहब्बत आदमी में ताकत पैदा कर देती है क्योंकि वो बजाते खुद बहुत ताकतवर होती है। फरजाना का ताकुब करते हुए और नज़रों से नज़रें मिलाते हुए एक ऐसा मौका आया कि आमिर ने फरजाना को अपने बहुत करीब पाया। اتنے قریب دیکھ کر عامر کو جانے کیا ہوا، شاید وہ خود پر قابو نہ رکھ پایا۔ اس نے بے اختیار اس کا ہاتھ پکڑ لیا اور اپنا منہ اس کے کان کے نزدیک لے جا کر سرگوشی کی، مجھ سے شادی کریں گی۔ فرزانہ ایک دم سناٹے میں آ گئی، اس کی سمجھ میں نہ آیا کہ وہ کیا کرے۔ حواس بحال ہوئے تو سب سے پہلے اس نے اپنا ہاتھ چھڑایا۔ اس نے ہاتھ اتنے زور سے پکڑا تھا کہ کئی چوڑیاں ٹوٹ کر اس کی کلائی کو زخمی کر گئیں۔ ہاتھ چھڑاتے ہوئے اس نے دھیمے مگر سخت لہجے میں کہا، چھوڑے میرا ہاتھ۔ عامر نے فوراً اس کا ہاتھ چھوڑ دیا۔ کچھ دیوانے ہیں آپ، فرزانہ یہ کہہ کر پیچھے ہٹ گئی۔ خدا کا شکر تھا کہ عامر کے اس طرز عمل سے کسی نے اس بات کا نوٹس نہیں لیا تھا۔ اس کی کلائی زخمی ہو گئی تھی، لیکن یہ زخم صرف کلائی پر نہ لگا تھا، کہیں دل پر بھی لگا تھا۔ اگرچہ اسے اس لڑکے سے اس حرکت پر غصہ تھا، لیکن یہ غصہ دھیرے دھیرے غائب ہوتا جا رہا تھا۔ جب اسے معلوم ہوا کہ عامر کس گھر کا لڑکا ہے تو وہ ایک دم سہم اٹھی۔ یہ آگ کس نے اس کے دل میں بھڑکا دی تھی؟ بہرحال یہ آگ جس نے بھی بھڑکائی تھی بھڑک اٹھی تھی۔ فرزانہ خود کو جلنے سے محفوظ کرنے کی ہزار تدابیر کے باوجود اپنے وجود کو آتش عشق سے نہ بچا سکی۔ عامر بھی عجیب لڑکا تھا، اس نے اپنی محبت کو ابتدا کے بجائے انتہا سے شروع کیا تھا۔ لوگ پہلے محبت کرتے ہیں، پھر شادی کی آفر دیتے ہیں۔ اس نے پہلے شادی کی پیشکش کی، بعد میں اقرار محبت کیا۔ کلائی زخمی ہونے کے بعد فرزانہ کو عامر جہاں کہیں نظر آیا وہ اسے دیکھتے ہی بھاگتی، چھپنے کی کوشش کرتی، لیکن اس کی خام خیالی تھی۔ جون جون وقت گزرتا گیا، توں توں ان دونوں کے درمیان فاصلے کم ہوتے گئے، اور پھر یہ محبت عام ہونے لگی۔ دونوں اپنی محبت کو رسوائی سے بچانا چاہتے تھے، کیونکہ کوئی راستہ سجھائی نہیں دے رہا تھا۔ دونوں طرف کے لوگ اس محبت کو قبول کرنے کے لیے تیار نہ تھے۔ ساری کوششوں کے بعد بالآخر وہ اس نتیجے پر پہنچے کہ خفیہ شادی کر لی جائے، اس کے بعد جو ہوگا دیکھا جائے گا۔ لیکن یہ شادی بھی اس شہر میں نہیں ہو سکتی تھی، اس کے لیے دونوں کو اپنا شہر اپنا گھر چھوڑنا تھا۔ فرزانہ اگرچہ اپنا گھر چھوڑنے پر راضی نہ تھی، لیکن عامر کے مجبور کرنے پر مجبوراً راضی ہو گئی تھی۔ اور جس رات فرزانہ نے اپنا گھر چھوڑنا تھا، اتفاق سے اسی شام اس کے والد نے اپنے کمرے میں بلایا تھا اور اس کا ہاتھ پکڑ کر اپنے سر پر رکھا تھا اور کہا تھا، فرزانہ میری قسم کھاؤ کہ تم کوئی ایسا قدم نہیں اٹھاؤ گی جس سے اس گھر کی عزت مٹی میں مل جائے۔ تب فرزانہ کو اپنی بھیگی آنکھوں سے یہ قسم کھانی پڑی، اور یوں حالات نے ایک عجیب رخ اختیار کر لیا۔ فرزانہ تڑپتی رہی مگر گھر سے نہ نکل سکی۔ عامر وقت مقررہ پر گلی کے اس موڑ پر کھمبے کے نیچے پہنچ چکا تھا، اسے فرزانہ کا انتظار تھا، مگر فرزانہ نہ آئی۔ بارش آ گئی، سردی کے موسم میں وہ کئی گھنٹے اس کے انتظار میں کھڑا بارش میں بھیگتا رہا۔ جب وہ فرزانہ کی آمد سے بالکل مایوس ہو گیا تو لڑکھڑاتے قدموں سے چلتا ہوا مین روڈ پر آیا۔ صبح نزدیک تھی، ایک ٹیکسی روک کر وہ اس میں بیٹھ گیا، اور اس میں بیٹھتے ہی بے ہوش ہو گیا۔ ٹیکسی والے نے اسے ہسپتال پہنچایا، اس کے ساتھ ایک سوٹ کیس تھا، وہ اس نے ہسپتال والوں کے حوالے کیا اور اپنی ٹیکسی لے کر وہاں سے نکل گیا۔ صبح صبح اتنی نیکی بھی بہت تھی۔ بارش میں مسلسل بھیگنے، کئی گھنٹے ایک جگہ کھڑے رہنے، سخت سردی، محبوب کا انتظار، اور پھر محبوب کے نہ آنے کا سخت صدمہ، عامر کے اعصاب شکستہ ہو گئے، نروس بریک ڈاؤن ہوا۔ ٹیکسی والے کے دل میں نیکی آ گئی، ورنہ وہ اسے سڑک کے کنارے پھینک کر سوٹ کیس لے کر نکل جاتا، تو عامر کی زندگی خطرے میں ہونے میں کوئی شبہ نہ رہتا۔ بروقت طبی امداد نے عامر کی زندگی بچا دی، اگرچہ اسے اپنی زندگی بچ جانے کی کوئی خوشی نہ تھی، اس کے دل کی دنیا تو تہ و بالا ہو گئی تھی۔ عامر کو فرزانہ پر شدید غصہ تھا، اس کی سمجھ میں نہیں آیا تھا کہ وہ وعدے کے مطابق مقررہ جگہ پر کیوں نہیں پہنچی تھی۔ اسے غصہ ضرور تھا، لیکن وہ غصے کے بجائے ہوش سے کام لینا چاہتا تھا۔ جب تک اسے صحیح صورتحال کا علم نہ ہو جائے وہ فرزانہ کے بارے میں کوئی فیصلہ نہیں کرنا چاہتا تھا۔ پھر ایک اور مشکل درپیش تھی، وہ اپنی اس حالت کے بارے میں کیا بیان دے۔ گھر والوں نے، خاندان والوں نے، دوستوں نے، سبھی نے ایڑی چوٹی کا زور لگا لیا کہ عامر صحیح صورتحال بتا دے، لیکن اس نے اپنے لب سی لیے۔ وہ اپنی محبت کو کسی قیمت پر رسوا نہیں کرنا چاہتا تھا۔ جب فرزانہ کو یہ معلوم ہوا کہ عامر کو بے ہوشی کی حالت میں اسپتال میں داخل کیا گیا تھا تو وہ تڑپ اٹھی۔ اس کا بے اختیار جی چاہا کہ وہ ہر قسم، ہر رسم، ہر بندھن کو توڑ کر اسپتال پہنچ جائے، اور اس کا ہاتھ پکڑ کر بہت دیر تک روتی رہے۔ وہ اسپتال نہ جا سکی، یہ اس کے بس کی بات نہ تھی، لیکن وہ تو رو سکتی تھی، یہ اس کے بس کی بات تھی۔ وہ تکیے میں منہ دیے بہت دیر تک روتی رہی، روتی رہی، اور اس کی زندگی کی دعائیں مانگتی رہی۔ شاید فرزانہ کی دعاؤں کا ہی اثر تھا کہ عامر بڑی تیزی سے صحتیاب ہو کر اسپتال سے گھر آ گیا، ورنہ شروع میں ڈاکٹروں نے اس کی زندگی سے مایوسی کا اظہار کر دیا تھا۔ صحتیاب ہونے کے بعد بس اسے ایک ہی فکر تھی کہ کسی طرح فرزانہ سے رابطہ کیا جائے تاکہ یہ معلوم ہو سکے کہ وہ کیوں نہیں آئی تھی۔ خود فرزانہ بھی پریشان تھی، وہ چاہتی تھی کہ عامر سے کسی طرح بات ہو جائے، وہ اس سے آخری بات کرنا چاہتی تھی اور آخری بار بات کرنا چاہتی تھی۔ پھر اسی نے راہ نکالی، اپنی ایک سہیلی کے ذریعے ٹیلی فون پر اس کے کالج پر پیغام بھیجوایا۔ فرزانہ مقررہ وقت پر اپنی سہیلی کے گھر پہنچی، سہیلی نے کمرہ بند کر لیا اور عامر کی فون کال کا انتظار شروع ہو گیا۔ وقت مقررہ پر ٹیلی فون کی گھنٹی بجی، فرزانہ کی سہیلی نے فون اٹھایا۔ عامر کی شناخت کے بعد اس نے ریسیور فرزانہ کے ہاتھ میں دے دیا۔ فرزانہ نے کانپتے ہاتھوں سے ریسیور لیا۔ عامر، لرستے ہونٹوں پر بمشکل اس کا نام آیا، اور پھر ڈیم کے جیسے سارے گیٹ کھل گئے، جذبات کا ریلا آیا، دل میں دھواں سا اٹھا، گھٹی گھٹی سی چیخ اس کے منہ سے نکلی۔ اندر سے امٹ پڑے آنسوؤں کے سیلاب کو وہ باوجود کوشش کے نہ روک سکی۔ اس نے سوچا تھا کہ وہ عامر سے غیر جذباتی انداز میں بات کرے گی، بات کرتے ہوئے ذرا بھی نہ روئے گی، مگر سب معاملہ الٹا ہو گیا۔ وہ بات کرنے سے پہلے ہی رو پڑی، اور اس قدر ٹوٹ کر روئی کہ فرزانہ کی سہیلی پریشان ہو گئی۔ اس نے اس کے ہاتھ سے ریسیور چھین کر عامر کو ہولڈ کرنے کو کہا، اسے ایک گلاس پانی پلایا، تسلی دی، ڈانٹا ڈپٹا۔ تب کہیں جا کر فرزانہ کے اعصاب قابو میں آئے۔ لو بات کرو، خدا کے واسطے اب مت رونا، فرزانہ کی سہیلی نے اس کے ہاتھ میں ریسیور دیتے ہوئے کہا۔ عامر، مجھے معاف کر دو، میں نے تم سے بے وفائی ضرور کی ہے، لیکن یقین کرو کہ میں بے وفا نہیں ہوں۔ فرزانہ، میں پوری رات بارش میں بھیگتا رہا، سردی میں ٹھٹورتا رہا، کھڑے کھڑے میں نے پوری رات کاٹ دی، میں نے قیامت کا انتظار کیا، تم کیوں نہیں آئی فرزانہ؟ بس اسی شام مجھ پر قیامت گزر گئی، ابو نے مجھ سے قسم لے لی، پھر میں گھر سے نکل کر انہیں کیسے رسوا کرتی؟ عامر، مجھ سے جرم ہوا، لیکن میں مجرم نہیں ہوں، مجھے اب اپنے باپ سے کیا ہوا عہد نبھانا تھا، اب میں تم سے نہیں ملوں گی، لیکن میں تمہیں بھولوں گی نہیں، میں تمہاری ہوں، ہمیشہ تمہاری رہوں گی، یہ میرا تم سے عہد ہے۔ میری تم سے شادی نہ ہو سکی تو کیا ہوا، اب کوئی مجھ سے شادی نہ کر سکے گا، لیکن تم ضرور شادی کر لینا، مجھے بے وفا سمجھ کر بھول جانا۔ فرزانہ اور جانے کیا کیا کہتی رہی، وہ جانے کیا کیا سنتا رہا، پھر اس نے کیا کہا اور فرزانہ نے کیا سنا، یہ کسی کو یاد نہ رہا۔ پھر وقت نے ایک نئی کروٹ لی۔ 5-6 ماہ بعد فرزانہ کے لیے ایک رشتہ آیا۔ لڑکا خاندان کا تھا، ڈاکٹر تھا، امریکہ میں رہائش پذیر تھا، اس رشتے سے کون انکار کر سکتا تھا بھلا؟ فرزانہ کو اس رشتے کی بھنک پڑ گئی۔ اسے یہ بھی معلوم ہو گیا کہ یہ رشتہ فوراً منظور کر لیا جائے گا، تو اس سے پہلے کہ اس کے ابو اس رشتے کے سلسلے میں اس سے بات کریں، وہ ابو کے کمرے میں چلی گئی۔ اس نے ابو کا ہاتھ پکڑ کر اپنے سر پر رکھا اور بولی، ابو آپ کو میرے سر کی قسم، مجھے اپنے آپ سے جدا مت کیجئے گا، میں اس گھر کی دہلیز کو کبھی نہیں چھوڑوں گی، میں زندگی بھر شادی نہیں کروں گی۔ پھر یہی ہوا، فرزانہ کے ابو نے، امی نے، دیگر گھر والوں نے، خاندان والوں نے بہت زور لگایا، بڑا مجبور کیا، مگر فرزانہ اپنے قول سے نہ پھری۔ اس نے اپنے باپ کی بھی عزت رکھی اور اپنی محبت کی بھی لاج نبھائی۔ شادی عامر نے بھی نہ کی تھی، اب نہ وہ دشمنیاں رہیں، نہ وہ والدین رہے، نہ وہ خاندان والے رہے۔ وہ چاہتے تو شادی کر لیتے، لیکن انہوں نے ایسا نہیں کیا۔ ہر چیز وقت پر اچھی لگتی ہے، اور گیا وقت کبھی لوٹ کر آتا نہیں۔ خالہ فرزانہ کو لاہور چھوڑے ہوئے ایک طویل عرصہ ہو چکا تھا۔ بہنوئی کے انتقال کے بعد خالہ فرزانہ نے مستقل ہی بہن کے ساتھ رہائش اختیار کر لی تھی۔ ان کی بہن کا ایک ہی بیٹا تھا، افضل۔ بہن کے انتقال کے بعد افضل اور وہ تنہا رہ گئے۔ خالہ فرزانہ کو ورثے میں جو کچھ ملا وہ اپنے بھانجے کے حوالے کر دیا۔ افضل کنسٹرکشن کا کام کرتا تھا، بنگلے بنا کر فروخت کرتا تھا۔ وہ خالہ فرزانہ سے 8 سال چھوٹا تھا، اب وہ 40 کے پیٹے میں تھا۔ شادی اس نے بھی نہ کی تھی اور نہ ہی کرنے کا ارادہ تھا۔ کہتا وہ یہی تھا کہ میں شادی نہیں کروں گا، اور کیوں نہیں کروں گا یہ آج تک اس نے کسی کو نہیں بتایا تھا۔ بتایا تو خیر خالہ فرزانہ نے بھی کسی کو کچھ نہیں تھا، وہ تو انکل عامر کی فون پر گفتگو سے تانیہ کو کچھ شبہ ہوا تھا۔ تب اس نے خالہ فرزانہ سے بہت سارے سوال کیے تھے۔ ان کے اصرار پر بالآخر خالہ فرزانہ کو اپنی کہانی سنانا پڑی تھی، اور تانیہ اس داستان محبت کی پہلی سامع ثابت ہوئی تھی۔ تانیہ میں جانے ایسی کیا بات تھی کہ اس سے اپنے دل کی بات کہنے کو جی چاہتا تھا، اور وہ ایسی تھی کہ اپنے دل کی بات کسی کو نہ بتاتی تھی، اور اس کی وجہ غالباً یہ تھی کہ وہ کسی کو اپنا ہمدرد یا ہمراز نہ پاتی تھی۔ یہی وجہ تھی کہ اس نے اپنے اندر ایک دنیا آباد کر لی تھی۔ جب وہ تنہا ہوتی تو دراصل تنہا نہ ہوتی، خیالات کا ایک ہجوم ہوتا، وہ جاگتی آنکھوں سے خواب دیکھ رہی ہوتی۔ اس کا تخیل بہت طاقتور تھا۔ اگر وہ ٹیلی ویژن پر برف پوش پہاڑوں کے مناظر دیکھ رہی ہوتی، اور اگر وہ چاہتی کہ ان مناظر کا حصہ بن جائے، تو وہ اپنے تخیل کے ذریعے ان مناظر کا حصہ بن جاتی تھی۔ فوراً ہی اسے ٹھنڈ محسوس ہونے لگتی تھی۔ انکل عامر کے فون نے تانیہ کو الجھا دیا تھا، انہوں نے مزید یہاں ٹھہرنے کو کہا تھا۔ ایسا کیوں تھا یہ وہ نہیں جانتی تھی۔ انکل عامر اسے یہاں کیوں چھوڑ گئے تھے، اور خواہش کے باوجود وہ اسے لاہور کیوں نہیں بلاتے تھے، اس کے پیچھے کیا مسائل تھے یہ وہ نہیں بتاتے تھے۔ ہنس کر ٹال جاتے تھے یا کہتے تھے، اچھا بتاؤں گا، صبر کرو۔